बजेको नेपाल बाणी समाचारपछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लौखानुस गाउँ सुन्न नभुल्नु होला। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौखानुस गाउँ। नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा। आज पनि कार्यक्रम लिएर उपस्थित भएको छु म तपाईँको गाउँखाने कथाको साथी, तपाईँको दिलभित्रको साथी राजन दिलग्रुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। हरेक बुधबार दिउँसो 3 बजेको नेपालवाणी समाचारपछि लगभग 4 बजेसम्म रहन्छौँ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np को प्रस्तुति कार्यक्रम लौखानुस गाउँको यो बसाइमा। यो बसाइमा रहेर हामी तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौँ। सँगसँगै रमाइलो कुराकानी छँदैछ, सुमधुर भाका बनिरहेको छ र रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नको लागि तपाईँ 0556363332 अनि 0556363333 को बाटो हुँदै यहाँसम्म आउन सक्नुहुन्छ। यहाँ आइसकेपछि तपाईँलाई म एउटा गाउँखाने कथा सोध्छु, सो गाउँखाने कथाको सही जवाब दिन सक्नुभयो भने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया, सामसुङ, कलर्स, स्पाइस, लाभा, माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। सँगसँगै एनटिसी, एनसेल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन। अरू पनि त्यहाँ धेरै सुविधाहरू रहेका छन्, फ्री वाइफाई जोन भएको जानकारी पनि पाएको छु। तपाईँ स्मार्टफोन चलाउनुहुन्छ, तपाईँलाई स्मार्टफोनमा आवश्यक पर्ने एप्लिकेसनहरू चाहिएको छ भने पनि त्यहाँ गएर डाउनलोड गर्न सक्नुहुन्छ। र तपाईँले लगाउने हाते घडी, वारेन्टी हाते घडी चाहिएको छ र तपाईँको मोबाइललाई ग्यारेन्टीवाला ब्याट्री चाहिएको छ भने पनि एमुन मोबाइल हाउस तपाईँको लागि भरपर्दो गन्तव्य स्थान हुनसक्छ। फोन नम्बर रहेको छ 0556582801 र मोबाइल नम्बर 98450512228। यो दुईवटा नम्बरमा फोन गर्नुहोस्, आफूलाई आवश्यक परेका चिजहरूको अर्डर पनि दिन सक्नुहुन्छ। यो त रह्यो तपाईँको माझमा छोटो जानकारी एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको, जहाँ जसले हामीलाई पुरस्कारको व्यवस्था गरेको छ। तपाईँसँग रमाइलो खेल खेल्नको लागि जुटिसकेका छौँ, राजले इसारा गर्दै हुनुहुन्छ, कोही साथी हुनुहुन्छ छिटो लिनु पर्यो भन्ने इसारा पाएको छु। को हुनुहुन्छ, कहाँदेखि उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हजुर नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? म आर्यन न्यौपाने। आर्यन न्यौपाने, हजुर। कहाँदेखि? यतिखेर चाहिँ विराटनगरमा छु। अहिले विराटनगरमा? हजुर। रेडियो अर्पण सुनिराख्नु भएको छ उहाँ? सुन्न त सुनेको छैन। अनि विराटनगरमा हुनुहुन्छ? प्रचण्ड गर्मी छ, यता पनि त्यस्तै गर्मी छ। अझै एक दुई दिन पानी परेन भने त बिजोगै होला जस्तो छ है। फेरि कार्यालयको कामको लागि यहाँ आएको छु, अनि काम एकदम लास्टै ढिलो हुँदो रहेछ कि। सरकारी काम कहिले कहिले काम भने अस्ति यहाँ त एकदम डोब्बर रहेछ भन्ने कुरो थाहा पाइयो क्या। आर्यनजी, हजुर, यता घर चाहिँ चितवनतिर कता? कृष्ण मन्दिरमा है। अब काम चाहिँ चाँडो बनोस् हाम्रो शुभकामना यही छ होइन। त्यो शुभकामना दिनुभएको अरू के नै गर्न सकिन्छ र हामी यहाँ रहेर। अब आरएनजीलाई एउटा गाउँखाने कथा त राखिहाल्छु म। कालो पछि सेतो आउँछ, सेतो पछि कालो, चलिरहन्छ निरन्तर हुन्छ आलो पालो, के होला? कालो पछि सेतो आउँछ, सेतो पछि कालो, चलिरहन्छ निरन्तर हुन्छ आलो पालो, के होला? कुलो भनेको तपाईँ हामीले सधैँ भोगिराखेका कुराहरू पनि हुनसक्छ, देखिराखेका कुरा पनि हुनसक्छ, देखिराखेको भोगिराखेका कुराहरू नै हुन् कि गाउँ समाजमै देखिने, राष्ट्रमै देखिने, वरिपरि भएका चिजहरू सोध्ने गरिन्छ। प्रत्येक दिन चाहिँ हामी योसँगै बिताइराखेको हुन्छौँ भनौँ न, तपाईँको आज भोलिमा यो चाहिँ देखिराखिएको हुन्छ भन्नु खोजेको। कालो पछि सेतो आउँछ, सेतो पछि कालो, चलिरहन्छ निरन्तर हुन्छ आलो पालो, के होला? सेतो पछि कालो, चलिरहन्छ निरन्तर हुन्छ आलो पालो, कहिले कालो हुन्छ रे कहिले सेतो, फेरि सेतो हुने अनि कालो हुने गर्छ भनेर भनेको छ। खासै अलिक यसको अर्थ त बुझ्न त बुझेन होइन, बादल भन्नु न, बादल हजुर कालो र सेतो हुन्छ है, हजुर आलो पालो पनि हुन्छ भन्नुभएको छ, हजुर के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ त्यही, अब ट्राई गर्ने त होइन। हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ है त तपाईँको जवाफलाई? तपाईँको जवाफ बिग्रियो त आरएनजी, अब कम्प्युटर मानेन, सही जवाब भन्न सकेन कम्प्युटरले है, अब एन्सर अझै दुईजनालाई राख्नुपर्ने हुन्छ नियमअनुसार, त्यसैले अहिले भन्न सकिँदैन, फेरि टाढा पनि हुनुहुँदो रहेछ है। तपाईँलाई केही बेर पछि चाहिँ अब रेडियो सुनिराख्नु भएको छ भने चाहिँ थाहा पाइहाल्नुहुन्छ, नभए अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ, अब होइन भने कार्यक्रम सकिएपछि तपाईँले कल गर्नुहोस्, हामी भनिदिन्छौँ यसको सही जवाब चाहिँ के थियो भनेर। हुन्छ, कार्यक्रममा आउनुभयो उति टाढादेखि, अहिले भने छुट्टिन्छौँ, नमस्कार। आर्यन न्यौपाने विराटनगरदेखि आउनुभएको थियो, अफिसियल कामले उहाँ गएको छु भनेर भन्नुभएको थियो, फेरि पनि कोही साथी आइसक्नु भएको इसारा पाएको छु, उहाँसँग कुराकानी गर्छु। कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? देवघाटबाट शान्ति, शान्ति लामा होइन त? शान्तिजी सुनाउनुहोस् के छ हालखबर देवघाटतिर? त्यता त अलिअलि चिसो होला नि, उस्तै गर्मी नै छ है। अब हजुरलाई त कार्यक्रमको बारेमा थाहा छ के अरे, तपाईँको लागि गाउँखाने कथा राखिहालेँ है त। कालो पछि सेतो आउँछ, सेतो पछि कालो, चलिरहन्छ निरन्तर हुन्छ आलो पालो, के होला? हो कि भनेर भन्न पाइएन, हो नै भन्नु पर्यो कि होइन भन्नु पर्यो, यसैलाई अन्तिम उत्तर मान्ने त? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। सही जवाब शान्तिजी, सही जवाब भनेर ताली बजायो कम्प्युटरले, विजेताको सूचीमा पर्नु भएको छ, अहिले भने छुट्टिन्छौँ, कार्यक्रम सुन्दै गर्नुहोला, नमस्कार। देवघाटबाट शान्ति लामा आउनुभएको थियो, सही जवाब पनि दिइसक्नु भएको छ। यस्तै यस्तै रमाइलो सजिलो हाम्रै गाउँघरमा देखिएका चिजहरूको एउटा शब्दको जाल गाउँखाने कथाको खेलमा जुटिरहेका छौँ। तपाईँ पनि आउन सक्नुहुन्छ 0556363332 अनि 0556363333, यहाँ आउनुहोस्, तपाईँसँग रमाइलो गाउँखाने कथाको खेल खेल्छु र तपाईँहरूमध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले। यति बेला भने कार्यक्रममा पालो भएको छ एउटा साङ्गीतिक कोसेलीको, यो सङ्गीतपछि हामी केही बेर छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ। रेडियो अर्पण 104.5 MHz सँगै रहनुहोला।

सीसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने। पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सीए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिङ एजुकेशन सेन्टर, रनपा 8 बकुलर, दूरसञ्चार रोड, प्रबन्ध निर्देशक नवीन कुमार शर्मा। फोन नम्बर 0556563555, मोबाइल 98451383444। गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेशन सेन्टर। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँको बाँकी यो बसाइमा उपस्थित भइसकेको छु। फेरि पनि म तपाईँको दिलको साथी, तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ, मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल। सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज, र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.com.np/ 0556563332 र 0556563333। तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो खेल, गाउँ खाने कथाको खेल खेल्नको लागि जुटिसकेका छौँ। सजिला सजिला अनि रमाइला रमाइला गाउँ खाने कथा तपाईँको लागि भनेर मैले धेरै लिएर आएको छु। जम्मै सजिलो छ, गाउँ खाने कथाको प्रश्नमा नै उत्तर हुने गर्दछ। प्रश्न अलिकति राम्रो बुझ्न सकियो भने त्यहाँ नै तपाईँले जवाब पाउन सक्नुहुन्छ, र जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई, सही जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया, सामसुङ, कलर्स, स्पाइस, लाभा, माइक्रोम्याक्स र हरेक खाले मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। सँगसँगै एनटिसी, एनसेल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान हो एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन। तपाईँले हातमा लगाउने वारेन्टी घडी खोजिराख्नु भएको छ भने पनि घडी पनि पाइन्छ। सँगसँगै मोबाइलका ग्यारेन्टी ब्याट्रीहरू पाउनुका साथै तपाईँ एन्ड्रोइड मोबाइल चलाइराख्नु भएको छ, त्यसमा चाहिने एप्लिकेसनहरू डाउनलोड गर्नुपर्ने भएको छ भने पनि एमुन मोबाइल हाउस तपाईँको लागि भरपर्दो गन्तव्य स्थान हुनसक्छ। सँगसँगै गर्मी निकै बढेको छ, अहिले त्यहाँ रिचार्जेबल पङ्खाहरू पनि पाइने जानकारी गराउनु भएको थियो केही बेर अगाडि मलाई एमुन मोबाइल हाउसका प्रोभाइडरले। रिचार्जेबल पङ्खाको लागि तपाईँ त्यहाँ जान सक्नुहुन्छ उचित गन्तव्य एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन। फोन नम्बर रहेको छ 0556563333। यो त हाम्रो यहाँसम्म आइपुग्ने बाटो भयो, राजले मलाई कन्फ्युजन गराउनु भएको छ। 0556582801 र 98450512228 मोबाइल नम्बर अनि फोन नम्बर रहेको छ एमुन मोबाइल हाउसको। तपाईँलाई आवश्यक परेको चिज अर्डर गर्न सक्नुहुन्छ। र 0556563332 को बाटोमा कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको थिएँ, फेरि पनि उहाँ गइसक्नु भयो भनेर इसारा पाएको छु। राजलाई सम्झेर हो या हामीलाई सम्झेर हो मिसकल गरिराख्नु भएको छ। मिसकल नगर्नुहोस्, आउनुहोस्, भित्रैसम्म आउनुहोस्। यो गर्मीमा तपाईँसँग रमाइलो खेल, गाउँ खाने कथाको खेल खेल्नेछौँ। र गाउँ खाने कथा आज मैले एउटा राखिसकेको छु भने अर्कोको पालो भएको छ। कोही साथी हुनुहुन्छ बाहिर, राजले त्यही भित्र पठाउने प्रयासमा हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनिता भुसाल, काबसोती देखि। हजुर, अहिले काबसोती बाटै हो? हैन, अहिले त चितवन। चितवन कहाँ हुनुहुन्छ अहिले? चितवन टाढी। टाढीमै हुनुहुन्छ। अनिता जी के गर्नुहुन्छ? म पढ्छु। कतिमा, कुन लेभल पढ्दै हुनुहुन्छ? 12 को जाँदै बसेको। अ, जाँच पके पनि राम्रो आउनेछ रिजल्ट है? अब राम्रै गरिछ, राम्रै आउला नि। भनेपछि राम्रै गर्नु भएको छ। ठिकै ठिकै, राम्रो आओस्, हाम्रो शुभकामना छ। अनि कार्यक्रममा आउनुभएको छ, एउटा गाउँ खाने कथा त राखिहाल्छु है। हुन्छ, सजिलो छ, ध्यान दिएर सुन्नुहोस्, जवाफ त्यसैमा छ है। काँधमा छिराएर कम्मरतिर झार्नु, पहिलोपल्ट लगाउँदा कपाल जम्मै फाल्नु, के होला? काँधमा छिराएर कम्मरतिर झार्नु, पहिलोपल्ट लगाउँदा कपाल जम्मै फाल्नु, के होला? तपाईँसँग छैन है त्यो चिज चाहिँ, र तपाईँसँग कहिले पनि हुँदैन, तपाईँले प्रयोग गर्न सक्नुहुन्न। सेतो साडी होइन, मर्दाखेरि लाउने। अब त्यो मैले हो होइन भनेर जवाफ दिन सक्दिनँ होइन, तपाईँले चाहिँ एउटा जवाफलाई चाहिँ फाइनल जवाफ गराउनु पर्छ। फेरि एकपटक सोधौँ। हुन्छ। काँधमा छिराएर कम्मरतिर झार्नु, पहिलोपल्ट लगाउँदा कपाल जम्मै फाल्नु, के होला? त्यही हो, म कम्प्युटरलाई सोधौँ है त के भन्छ। हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ तपाईँको जवाफलाई? तपाईँको जवाफ बिग्रियो त अनिताजी। हजुर, जवाफ बिग्रियो भनेर कम्प्युटरले भन्यो, अब हामीले सही जवाफ भन्नै सकिँदैन किनभने कम्प्युटरले जे भन्छ त्यसैलाई हामी आधिकारिक मान्छौँ है। अब यसको सही जवाफ के हो भनेर जान्नको लागि चाहिँ रेडियो सुन्दै गर्नु होला। अहिले केही बेर पछि म भन्छु अथवा कोही सहभागीले भन्नुहुनेछ, अहिले भने छुट्टिन्छौँ। नमस्कार। अनिता भुषाल हुनुहुन्थ्यो काबा सोतीदेखि, उहाँले मिलाउन सक्नु भएको छैन। तपाईँलाई आउँछ अथवा रमाइलो कुराकानी गर्न मन छ भने पनि आउनुहोस्। 0556533332 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेका छौँ। एकजना साथी हुनुहुन्छ, राज कुराकानी गर्दै हुनुहुन्छ, उहाँलाई भित्र बोलाउने प्रयास गरिराखेको छु तर राजले चाहिँ बिदा माग्नुपर्छ भन्ने सङ्केत गर्नुभएको छ, बेला भएको छैन कि जस्तो लाग्छ। कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते भाइ, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मकवानपुर गढी तिनबाट बोल्दैछु, इन्द्र तामाङ। मकवानपुरदेखि है? निरज तमाङ भन्नुभयो? इन्द्र तामाङ। सिन्द? इन्द्र। इन्द्र तमाङ। इन्द्रजी के गर्नुहुन्छ? घरतिरै बसी बस्छ है। अब यो गर्मी निकै बढेको छ के अरे है, गर्मी सहनै नसक्ने अवस्था आएको छ, अलिकता सजिलो गराउनलाई चाहिँ कार्यक्रममा जुट्ने गर्छौँ हामी। तपाईँको लागि पनि गाउँखाने कथा राखिहाल्छु है त। काँधमा छिराएर कम्मरतिर झार्नु, पहिलोपल्ट लगाउँदा कपाल जम्मै फाल्नु, के होला? के भन्नुभयो? के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। इन्द्रजी ठ्याक्कै सही जवाब दिनुभएको छ, गाउँखाने विद्वान पनि बन्नुभएको छ है। अब विजेताको सूचीमा पर्नु भएको छ, अहिले भने छुट्टिन्छौँ। नमस्कार। इन्द्र तमाङ हुनुहुन्थ्यो मकवानपुरदेखि, अब एकजना साथीलाई लिनुपर्छ भन्ने इसारा पाएको छु। को हुनुहुन्छ, कहाँदेखि, उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। एकजना साथी आउनु भएको थियो तर बिचैमा उहाँसँग कुराकानी हुन भने सकेको छैन। 0556533332 अनि 0556533333 अन्तिम सहभागी भाग्यमानी सहभागीलाई हामी भित्र छिराउने प्रयास गरिरहेका छौँ। राजको इसारा पनि भएको छ, म यहाँ कुराकानी गर्दैछु भन्ने इसारा पाएको छु र बिदा लिनुपर्छ भन्ने सङ्केत पनि गरिराख्नुहुन्छ। फेरि राज एकदम दोधारमा पारिदिनुहुन्छ कहिलेकाहीँ, किन हो यसो गर्नुहुन्छ राजले है। एकजना साथी त म कुनै पनि हालतमा लिन्छु, मिस कल गरेर फर्किनु भएको साथीलाई म भित्रै बोलाउँछु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? वीरेन्द्र नगरदेखि को बोल्दै हुनुहुन्छ? लीलाधर गौतम। लीलाजी के गर्नुहुन्छ? बसी बसाई। यसको अलावा केही? दोकान। केको दोकान होला? बिजुली पसल छ है। हाम्रो यता नि केही बिजुलीका सामानहरू बिग्रियो चाहियो भने आउनु पर्ला जस्तो छ। हुन्छ लीलाजी, कार्यक्रममा आउनुभएको छ, तपाईँको लागि पनि गाउँखाने कथा हामी निकैमा अन्तिममा छौँ, समय पनि निकै अभाव छ है, त्यसैले तपाईँको लागि गाउँखाने कथा राखिहालेँ है त। खुट्टा हुन्छ आठवटा टाउको भने छैन, कुममाथि आँखा हुन्छ मुर्कुटा नि होइन, के होला? खुट्टा हुन्छ आठवटा टाउको भने छैन, कुममाथि आँखा हुन्छ मुर्कुटा चाहिँ होइन, के होला? खुट्टा हुन्छ आठवटा टाउको भने छैन, कुममाथि आँखा हुन्छ मुर्कुटा चाहिँ होइन, के होला? गाह्रो पर्यो। खुट्टा हुन्छ आठवटा टाउको भने छैन, कुममाथि आँखा हुन्छ मुर्कुटा नि होइन, के होला? अब हो कि होइन भनेर तपाईँले नै भन्नुपर्छ लीलाजी। गङ्गटो नै होला, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। सही जवाफ लीलाजी, सही जवाफ ताली पड्किसकेको छ, विजेताको सूचीमा पर्नुभएको छ, कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको हामी अन्तिम समयतिर आइसकेका छौँ। आज आरण्य उपन विराटनगरदेखि शान्ति लामा देवघाटदेखि अनिता भूषाल कावासोतीदेखि इन्द्र तमाङ मकवानपुरदेखि लीलाधर गौतम वीरेन्द्रनगरदेखि हुनुहुन्थ्यो, उहाँहरूमध्ये तिनजनाले मिलाउनु भएको छ। तिनजना मध्ये एकजनालाई मात्र विजेता गराउन सक्छौँ। विजेता गराउने जिम्मा म राजलाई दिन्छु, राजलाई गोला बनाउने जिम्मा दिन्छु। त्यति जेलको लागि भने धुवाँसरी रामजी खाँड अनि मन्सु पौडेलको आवाजमा तपाईँको लागि अगाडि सार्दछु। मन को तिर्खा मायाले मेटेको तिमीरमा लुकेरै भेटेको थाहा पाएछन् गाउँमा, तिमीलाई तर्म भएको छुरो धुवासरी फैलेछ छुरो, तिमीलाई तर्म भएको छुरो धुवासरी फैलेछ छुरो, धुवासरी फैलेछ छुरो। तिमी लाइटर म भएको छु त धुवासरी फैलेछ कुरो त, रामजी खाँड र मन्जु पौडेलको आवाजमा यो सुमधुर लोक भाका तपाईँको लागि राखेँ। केही बेरपछि पनि यही लोक भाका जोड्छौँ। यति बेला पनि मेरो हातमा गोला परिसकेको छ, आजको विजेता को हो भनेर मलाई थाहा भइसकेको छ। अब तपाईँलाई पनि जानकारी गराउँछु, आजको विजेता हुनुहुन्छ मकवानपुरदेखि आउनुभएको थियो इन्द्र तमाङ। इन्द्र तमाङलाई हाम्रो तर्फबाट कन्ग्रेचुलेसन, धेरै धेरै बधाई छ इन्द्रजी। तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट राखेको आकर्षक पुरस्कार जित्नु भएको छ। तपाईँले एक साताभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण 104.5 मेगाहर्जको कार्यालयमा अफिस आवरभित्र आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनुको लागि, र यति बेला तपाईँ मलाई सुनिराख्नु भएको छ भने प्राविधिक सहकर्मी साथी राज पौडेललाई आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनुको लागि अनुरोध गर्दै आज रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँबाट बिदा लिनुपर्ने समय भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा धन्यवाद। फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। मिस कल गर्नुभयो, मिस कल गर्नुहुने तपाईँलाई पनि धन्यवाद। फोन लागेन होला कति साथीहरूको, अर्को हप्ता अवश्य लाग्नेछ, लाग्नेछ। तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि धन्यवाद। पुरस्कारको व्यवस्था गरिदिनुहुने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति पनि हृदयदेखि नै आभार व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको आजको व्यवसायबाट म तपाईँको दिलको साथी, तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्रणाली अब आकर्षक घड़ेरी हरुको साथमा।